आकाशैमा टह टह जुन चम्किराको मलाई हेरी मुसु मुसु गुल्स्यो हसिराको हे दुई दिनको जिन्दगी हो नाचो गाउँ आज मनको धोको बिसाउँ आज नमाने है लाज हे हे मनको धोको बिसाउँ आज नमाने है लाज एकान्छा ए माइला जोर मादल रंकाई देऊ लो गीत गाई देऊ औ मन सो नाची देऊ कमरे भाची देऊ एकान्छा ए माइला जोर मादल रंकाई देऊ लो गीत गाई देऊ औ मन सो नाची देऊ कमरे भाची देऊ औ मन सो नाची देऊ कमरे भाची देऊ औ मन सो नाची देऊ कमरे भाची देऊ माया नाची दो कमरे भाची दो एक